नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं सभासद काशीनाथ अधिकारीले नजिकिँदै गरेको पार्टीको नवौं महाधिवेशनमा जननेता मदन कुमार भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सके उहाँको सपना पूरा हुने बताउनु भएको छ। नेता अधिकारीले मदनले ल्याएको जनताको बहुदलीय जनवाद नै नेपालको कम्युनिस्ट आन्दोलनको श्रेष्ठता भएको समेत दावी गर्नुभएको छ। नेकपा एमाले चितवनद्वारा कविलास दुई दासढुङ्गामा हिजो सम्पन्न जननेता मदन कुमार भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको 21 स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा सो कुरा बताउनु भएको हो। सभामा बोल्दै नेता अधिकारीले मदन भण्डारीद्वारा प्रतिपादित जबजले कम्युनिस्ट आन्दोलनमा श्रेष्ठता हासिल गरिसकेकाले सम्पूर्ण कम्युनिस्ट सिद्धान्त बोकेकाहरू गोलबद्ध हुनुको विकल्प नरहेको बताउनु भयो। नेता अधिकारीले नेतालाई प्रधान नमानी विचारलाई प्रधान मानेर अघि बढे मदन र आश्रितप्रति श्रद्धाञ्जली हुने बताउँदै मदन र आश्रितको दुर्घटनाको रहस्य उद्घाटन गर्नुपर्ने बताउनुभयो। उहाँले आसन्न नवौं राष्ट्रिय महाधिवेशनमा पनि मदन भण्डारीको विचारलाई अनुसरण गर्दै विचारलाई प्राथमिकतामा राखेर भण्डारीको सपना पूरा गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा एमाले केन्द्रीय सदस्य देवी ग्यावालीले मदन भण्डारीको आदर्श सिद्धान्तलाई अनुसरण गरी अघि बढ्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो। सो अवसरमा चितवन क्षेत्र नम्बर 3 का सभासद कृष्ण भक्त पोखरेलले मदन आश्रितको हत्यारलाई कारवाही गर्न नसकेको भन्दै मदन र आश्रितले प्रतिपादन गरेको विचारलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो। एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नवलप्रासीका अध्यक्ष तिलक महत लगायतले बोल्नु भएको थियो। त्यसअघि एमाले कार्यकर्ताहरूले एमाले जिल्ला कार्यालय भरतपुरबाट मोटरसाइकल ऱ्याली गरी कविलासको दासढुङ्गा पुगेका थिए। नेता तथा कार्यकर्ताहरूले दुर्घटनास्थल दासढुङ्गामा रहेको मदन आश्रितको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए। विक्रम सम्बत 2050 जेठ 3 गते कास्कीको तेस्रो जिल्ला अधिवेशन सकेर चितवनमा हुने कार्यक्रममा सहभागी हुन आउँदै गर्दा तत्कालीन एमाले महासचिव मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको रहस्यमय ढङ्गले दासढुङ्गामा जीव दुर्घटनामा परि निधन भएको थियो। नेपाल तरुण दल चितवनले आफ्ना कार्यकर्ता प्रशासनले पक्राउ गरेको प्रति विरोध जनाएको छ। तरुण दल भरतपुर नगर समितिका उपाध्यक्ष परमेश राई, सदस्य यु कुमार गुरुङ र नेभी सङ्घ एपेक्स एकाडेमीका अध्यक्ष विश्वास जङ राईमासी लगायतका कार्यकर्तालाई बिना कारण पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको भन्दै विरोध जनाएको हो। शनिबार तरुण दलले विज्ञप्ति जारी गरी बिना शर्त रिहाईको माग गरेको छ। रिहा नगरे उत्पन्न हुने परिणामको सम्पूर्ण जिम्मा प्रहरी प्रशासनले लिनुपर्ने चेतावनी पनि दिएको छ। विज्ञप्तिमा शान्ति सुव्यवस्था कायम राख्ने नाउँमा बिना कारण पक्राउ गरी एसपी प्रद्युम्न कार्कीले चर्चामा आउने प्रयास गरेको आरोप लगाएको छ। पूर्वी चितवनको पर्सा साना सहरी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजना क्षेत्रभित्र थप नयाँ योजना निर्माण हुने भएको छ। बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै खानेपानी वितरणलाई सहज बनाउन थप आयोजना निर्माण गर्न लागिएको पर्सा साना सहरी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शेरमान तामाङले जानकारी दिनुभयो। नयाँ योजना निर्माणका विषयमा शनिबार खैरनीमा सरकारवाला निकायबीच वृहत छलफल समेत भएको छ। सम्पन्न कार्यक्रमले साबिकको खैरनी स्थित गौचरणमा ट्याङ्की निर्माण गर्न सहमति जुटाएको समेत अध्यक्ष तामाङले बताउनुभयो। खैरहनी नगर क्षेत्रभित्रका उपभोक्तालाई सहज रूपमा स्वच्छ पानी वितरण गर्न गौचरणमा 4.5 लाख लिटर क्षमताको ट्याङ्की निर्माण गर्न लागि हो। योजना निर्माणका लागि नेपाल सरकार र एसियाली विकास बैङ्कको 70% अनुदान लगत एस्टिमेटको 30% रकम उपभोक्ताले बेहोर्नुपर्ने मध्ये 25% रकम नगर विकास कोषबाट ऋण लिने, त्यस्तै 5% रकम नगद जम्मा गर्नुपर्ने प्रावधान रहेको छ। त्रिवेले सोभि चुनावको कार्यतालिका सार्वजनिक गरेपछि चितवनका 3 वटा विद्यार्थी सङ्गठनहरूले सशक्त विरोध गर्ने जनाएका छन्। सप्तगण्डकी क्याम्पसमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी नेताहरूले सोभि चुनावमा उम्मेदवारी दिने विद्यार्थी नेतालाई गिरफ्तारसम्म गर्ने चेतावनी दिएका छन्। 2065 सालपछि हुन नसकेको विद्यार्थीको चुनाव सत्ताधारी पार्टीका विद्यार्थी सङ्गठन मात्रै सहभागी बनेर बन्ने सोभि समावेशी हुन नसक्ने जिकिर गरेका छन्। माओवादी निकट दुवै विद्यार्थी सङ्गठन क्रान्तिकारीका जिल्ला अध्यक्ष र राप्रपा नेपाल निकट राप्रावि सङ्घका जिल्ला अध्यक्षले चुनावको विपक्षमा आफूहरू लागेको बताएका छन्। गर्मी बढेसँगै भाइरल प्रकृतिका रोगको प्रकोप बढ्न थालेपछि चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरेका छन्। चितवनसहित अन्य जिल्लामा समेत गर्मी बढेसँगै चितवनका अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालका बहिरङ्ग विभागहरूमा 25% बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। भरतपुर अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीले मुख्य गरी गत वर्ष श्वास प्रश्वासबाट हुने सङ्क्रमण बढी देखिएकोमा यस वर्ष भने पेट फुल्ने, पखाला लाग्ने, ज्यान दुख्ने लगायतका समस्या देखिएको बताउनुभयो। 81 ज्वरो 104 डिग्री पुग्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, होसमा परिवर्तन हुने लगायत सङ्केत देखिएमा तुरन्त चिकित्सकको सल्लाह लिन समेत उहाँले सुझाव दिनुभएको छ। चितवनको खैरहनी नगरपालिकामा नेपाली कङ्ग्रेसले नगर समन्वय समिति गठन गरेको छ। राजेन्द्र चौधरीको समाजगतमा गठित 7 सदस्य समितिको सचिवमा शशि खनिया तथा सदस्यहरूमा अमृत मैनाली, तेज प्रसाद बर्तोला, बालकुमार उप्रेती, भजन प्रसाद मोडबरी र देवी प्रसाद नेपाने रहेका छन्। नवगठित खैरहनी नगरपालिकासँग विकास निर्माणसँगै विभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै अघि बढ्ने उद्देश्यका साथ नगर समन्वय समिति गठन गरिएको समन्वय समितिका संयोजक चौधरीले जानकारी दिनुभयो। रत्नगर 2 स्थित पञ्चकन्या विद्या मन्दिरका शिक्षक खेमराज अधिकारीलाई मङ्सिरदेखि तलब नदी बिना प्रमाण तलब दिइसकेको भन्ने भ्रामक प्रचारबाजीको विरोध गर्दै संस्थागत विद्यालय शिक्षक युनियन इस्टु नेपाल आन्दोलित भएको छ। इस्टुले हिजो एक विज्ञप्ति जारी गर्दै विद्या मन्दिरका प्राचार्य शिवु छेत्रीले तलब नदी दिएको भन्दै भ्रामक प्रचारबाजी गरेको प्रति खेद प्रकट गरेको छ। शिक्षक अधिकारी अन्यायमा परेको भन्दै इस्टुले न्यायका लागि आन्दोलनको घोषणा पनि गरेको छ। आन्दोलन अनुसार प्याप्सन चितवन जिल्ला शिक्षा कार्यालय र संस्थागत विद्यालय अभिभावक संघलाई मागपत्र बुझाउने, इलाका स्तरीय आन्दोलन तयारी स्वरूप अन्तर्क्रिया गर्ने, जेठ 6 गते शिक्षा कार्यालयमा पत्रकार सम्मेलन गर्ने, 7 गतेसम्म समस्या समाधान नभई तालाबन्दी गर्ने, 8 गते जिल्लाका संस्थागत विद्यालय बन्द गरी पञ्चकन्या विद्या मन्दिरमा कोणसभा गरेर अनिश्चितकालीन तालाबन्दी गर्ने कार्यक्रम तय गरेको इस्टु नेपालका जिल्ला अध्यक्ष विष्णुहरि थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पूर्वी चितवनको पिठुवा गाविसमा रहेका 2 वटा विद्यालयलाई स्थानीय महाप्रसाद पन्तले फर्निचर सहयोग गर्नुभएको छ। पिठुवा 7 घर भई हाल पोखरा बस्दै आउनुभएका पन्तले स्वर्गीय पिता पुष्कर प्रसाद पन्तको स्मृतिमा करिब 1 लाख बराबरको फर्निचर हिजो सहयोग गर्नुभएको हो। भूतपूर्व विद्यार्थी समेत रहेका पन्तले पिठुवामा रहेको जनजागृति माध्यमिक विद्यालयलाई 52,000 तथा वडा नम्बर 7 रहेको प्रस्तावित निम्न माध्यमिक विद्यालयलाई 42,000 बराबरको दराज, कुर्सी, टेबल लगायतका फर्निचर सहयोग गर्नुभएको हो। जनजागृति माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रम नगरे पनि प्रस्तावित निम्न माध्यमिक विद्यालयमा एक कार्यक्रम गरी पन्तले सो फर्निचर विद्यालयलाई हस्तान्तरण गर्नुभयो। पन्तले विद्यालयका प्रधानाध्यापक राजेन्द्र घिमिरेलाई फर्निचर हस्तान्तरण गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका कार्यवाहका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको फर्निचर हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक रामचन्द्र दुवाडी, स्थानीय बाबुराम पन्त लगायतले बोल्नु भएको थियो। नाइजेरियन खेलाडी एल्भिसको उत्कृष्ट प्रदर्शनको मद्दतले स्टार स्पोर्ट्स क्लब गर्दीमाडी सौरामा जारी प्रथम गैंडा कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। 10 नम्बर जर्सीका एल्भेजले 2 गोल गरेपछि स्टार स्पोर्ट्स नानगढ फुटबल क्लब एनएफसीलाई 3-0 पराजित गर्न सफल भएको हो। हिजो सम्पन्न 2 सेमिफाइनलमा एनएफसीलाई हराएपछि अब उपाधिका लागि स्टार स्पोर्ट्सले